समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण शुभ साँझ। स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा बसाइले आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो बसाइ लिएर हामी हरेक दिन आउँछौँ। साँझ 7 बजे पछाडि करिब करिब आधी घण्टा तपाईँसँगै रहन्छ। मिठा मिठा लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ। यो साँझको बेला दिनभरिको तपाईँको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला 0556563332। यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र 0556563332 बाटो पनि खुल्लै छ तपाईँको लागि। र यति बेला अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकैको नाममा रहेर सुनिराख्नु भएको छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो दिदी नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट हजुर। काठमाडौँबाट भन्नुहोस् त, चिन्नु भएन होला आज, भन्नुहोस् त एकपटक। सधैँ आइरहेको छु त म सरोज। ए सरोज, के छ सरोजको हाल खबर? सबै ठिक छ दिदी, हजुरको नि? मेरो पनि एकदम ठिकठाक छ। अनि के छ सरोजी, दिनहरू कसरी बितिरहेछन्? ठिकै तरिकाले बिर्छ दिदी, त्यही हो के भन्ने, अब राम्रै छ भन्नु पर्यो, दुःखी छैन, सुखै छ, आरामै छु भन्नु पर्यो, के भन्ने, त्यो भन्नु विकल्प मान्छे जिन्दगीमा के हुन्छ? सुख खुसी सन्तुष्टि नै सबैभन्दा ठुलो उपलब्धि हो नि त, होइन र? हजुर दिदी। ल ठिक छ, अनि खाना खानु भयो कि छैन? दिदी खाना अघि खाइसक्यो, हाम्रो त 6 बजे खान्छ दिदी खाना, भने पछाडि 1 घन्टा भइसक्यो है। ठिक छ, को सम्झिनुहुन्छ नि आज अर्पण शुभ साँझ मार्फत? फर्स्ट अफ अल त राधाजीलाई स्पेसल सम्झिराखेको छु भन्छु, अनि त्यसपछि हजुरलाई, अनि उता राज दादालाई, अनि मेरो साथीहरू कमला तामाङलाई सम्झिराखेको छु भन्छु, गमण्डलाना मगरलाई सम्झिराखेको छु भन्छु, अनि सरोज लामा भनेर जसले चिन्छ उहाँहरूलाई र सम्पूर्ण विशेष गरी धनवासी दिनु हुन्छ। छुटौ है, नमस्कार। सरोज हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट आउनु भएको थियो। र अर्पण शुभ साँझको यो विषयमा अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो फोन सम्पर्कमा, राजको सङ्केत त मिलिराखेको थियो मलाई, तर उहाँसँग चाहिँ मेरो कुरा हुन सकेन। 0556563332 र 0556563333 यो बाटो तपाईँको लागि खुल्लै छ। निकै नै मिठा मिठा खालका लोकधुरी भाकाहरू मैले आज तपाईँको लागि लिएर आएको छु। केही समय अगाडिका भाका हुन् तर तपाईँलाई निकै नै मन परेको भाकाहरू पनि शुभ साँझको व्यवसायमा बज्नेछ नै एकैछिन पछाडि। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हेलो हजुर नमस्ते दिदी। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि सरिता लामा। हजुर, अनि के छ सरिता हाल खबर? मेरो पनि ठिक छ। अनि अर्पण शुभ साँझ कतिको सुन्नुहुन्छ हाम्रो सरिताजीले? एकदम सुन्छु। फोन कतिको गर्न मन लाग्छ? एकदम गर्नु मन लाग्छ। फोन लाग्छ? हजुर फोन लाग्छ, तपाईँले चाहेको बेलामा? लाग्दैन लाग्दैन हजुर, तर आज त लागिहालेछ त, आज चाहनु भएको थिएन र? ल ठिक छ, यस्तै गरी माया गर्नुहोस्। अनि पक्कै पनि फोन लाग्छ, हामीसँग कुराकानी हुनेछ है। अनि खानपिन भयो कि भएको छैन सरिताको? मेरो भएको छैन, अब कार्यक्रम सकिए पछाडि मात्रै। अनि सरिताजीले अब बस्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? फर्स्ट अफ अल तपाईँलाई धन्यवाद, रामायालाई अनि साथीहरूलाई अनि प्रेम दादा रमेशलाई अनि प्रेमलाई अनि तिमी नतिनी सम्पूर्णलाई। हुन्छ अहिले भने सुरु है। नमस्ते, नमस्कार। सरिता हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसायमा यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। त्यस पछाडि भने एउटा मिठो भाका तपाईँको लागि म राख्छु। हेलो, हेलो दिदी नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? बाटुली लामा कोराकदेखि। के छ हाम्रो बाटुलीजीको हाल खबर? एकदम ठिक छ दिदी, अनि हजुरको? मेरो पनि ठिक छ। कता हराउनु भयो हिजो आज? होइन फोनै लाग्दैन दिदी। फोन नलागेर हो त? हजुर फोन लागेन, त्यही भएर खाना खाएर अनि हानेको लागि। ल ठिक छ, कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि मेरो घर परिवारको लागि, अनि मेरो बहिनी सुमित्रा विनिता अनि सुन्तली हजुर, अनि मेरो मामी इन्द्रलाल, अनि त्यहाँबाट मेरो छोरी सुजनाको लागि हजुर, अनि मलाई बाटुले भनेर चिनि नचिनु सम्पूर्णको लागि। हुन्छ बाटुलेजी, अहिले भने सुटौ नमस्कार। नमस्ते, बाटुली आउनु भएको थियो यति बेला खुराकबाट र अर्पण शुभ साँझको बसाई हो। तपाईँ आउन चाहनुहुन्छ भने फोन गर्दै गर्नुहोस् 0556 363 332 र 0556 363 333। यो बाटो तपाईँको लागि खुल्लै छ, एकैछिन पछाडि तपाईँसँग कुराकानी गर्छु, किनकि यति बेला एउटा भाकालाई तपाईँको माझमा अगाडि जोड्न चाहन्छु। अधेरीमा हेर्छु सधैँजनलाई। हेर्छु सधैँ जुनलाई, निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसायी सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0656 63 332, यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कृषाथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रिमलाल चेपाङ काँक्राबाट। हजुर, अनि के छ रिमलालजी हाल खबर? बत्ती बचाउँछ दिदी, अब एफएम सुन्न पाएको छ, रेडियो सुन्न पाएको छ, र अलिकति शीतल भएको छ क्या अरे साँझतिर, एकदमै शीतल नै हुन्छ फेरि होइन? हजुर, अलिअलि पानी पर्ला जस्तो गरेको छ दिदी। ल ठिक छ, अनि खाना खानु भयो कि छैन जिमलालजी? खाएको छ दिदी। कति बेला खानुहुन्छ त? अब एकछिन पछाडि यो कार्यक्रम सकिए पछाडि है, त्यसपछि खाने हो दिदी। ल ठिक छ, कसलाई सम्झिनुहुन्छ अब बच्ने भाका मार्फत? सर्वप्रथम माधुरलाई र विष्णु दादालाई, राज दादालाई, अनि त्यसपछि कृष्णबहादुर दाईलाई, अनि श्रीबहादुर काकालाई, अनि श्रीबहादुर दाईलाई, अनि त्यसपछि विकास सर, अनि इन्द्र सर, अनि गम्बहादुर सर, अनि लेखनाथ सर, अनि चौरे माया, अनि राहुल, अनि त्यसपछि सारना माया चेपाङ, मेरी माया चेपाङ, तमिल माया चेपाङ, र मेरो बस्ने बहिनी बिना मायाको लागि, अनि त्यसपछि बुवा मम्मी आमा सबै छौँ, हामीलाई रिमलाल छौँ भनेर चिनिनुहुन्छ पो न दादा? हुन्छ रिमलालजी, अहिले भने छु है। हुन्छ, नमस्कार। रिमलाल आउनु भएको थियो यति बेला काँक्राबाट, र अर्पण शुभ साँझको व्यवसायी हो 0656 63 332 र 0656 63 333, यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, कोही साथी हुनुहुन्थ्यो फोन सम्पर्कमा तर उहाँ टाढिसक्नु भएको छ। आउन चाहनुहुन्छ भने एक किसिम हामीसँगै रमाइलो कुराकानी गर्न चाहनुहुन्छ, हामीले बजाउने भाका मार्फत आफ्नो आफन्तहरू आफ्नो घर परिवारलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0656 63 332 र 0656 63 333, यो बाटो खुल्ला छ। कोही साथी आइसक्नु भएको छ? हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलबाट प्रज्वल कार्की। हजुर, प्रसन्नाको भाइ हो? एकदम। अनि के छ प्रज्वल खबर? ठिकै छ, हरिको कस्तो? मेरो पनि एकदम ठिक ठाक छ। अनि प्रज्वलको पढाइ कस्तो चलिरहेछ? राम्रै चलेछ। राम्रै छ। हजुर, कति माने प्रज्वल पढ्ने? 8 मा। 8 मा? हजुर। राम्रोसँग पढ्नुहोस् है। हुन्छ। अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ? मेरो परिवारलाई। हजुर, रेडियो अर्पणलाई, हजुरलाई धन्यवाद, अनि टेक्निसियनहरू सबैलाई, मेरो साथीहरू, अनि बोर्डिङको मिस म्याडम सबैलाई। हुन्छ, छुटौ है। ल छुटो, नमस्कार। नमस्कार। प्रज्वल हुनुहुन्थ्यो यति बेला, बकुलहरू नजिकै भएर सम्झिनु भएको थियो। र यति बेला फेरि पनि अर्पण शुभ साँझको व्यवसायमा अर्को एउटा भाका तपाईँको लागि अगाडि सार्नुपर्छ कि जस्तो लागिरहेको थियो। कोही साथी हुनुहुन्छ अरे, राजको सङ्केत हो, उहाँलाई स्वागत गर्छु। हेलो, गइसक्नु भएको छ। यति बेला हामी एउटा भाका सुन्छौँ, केही समय अगाडिको भाका हो तर तपाईँलाई निकै नै मन परेको भाका, तपाईँको मनलाई छोएको भाका, अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि। Oh, झन् मन्द भो तिमी बिना यो धडकन बन्द भो बसे कि छु आँखाको नानी भित्र सानो तिमलाई भेटिन किलो के छोरा पानी भित्र ठोकेको गति झन् मन्द भो तिमी बिना यो धडकन बन्द भो बसे कि छौ आँखाको नानी भित्र तिमी सानो तिमलाई भेटिन किलो के छोरा पानी भित्र किलो के छोरा पानी भित्र सर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुन सुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556 63 332 र 0556 63 333। यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट मिना लामा। अनि के छ मिनाजी, हाल खबर तपाईँको? खानपिन भयो? मेरो भएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि अर्पण शुभ साँझको बसाइ सुनिराख्नु भएको छ अहिले? कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? धन्यवाद। अनि टेन्सनको दादालाई अर्पण हो यो नि। हजुर। अनि यतिखेर प्रोग्राम सुनेर पनि हुने सम्पूर्णलाई, अनि मेरो घर परिवार बुवा मम्मी मेरो भाइ सुरेश लामालाई, हजुर, अनि राम मायालाई, प्रेम दादालाई, अनि अघि भर्खर आउनु भएको थियो कमललाई, सरिता तामाङलाई, अनि कोलासा भल्वानी बस्ने चन्द्रमाया तामाङलाई, अनि दिपानी बहिनी हुनु भगवान् राणा मगरलाई, अनि सुनजुरी ब्यारे बहिनी हुनु सुरेन्द्र बोरालाई, अनि मलाई मिना ला भनेर चिनिन चिने सम्पूर्णलाई। हुन्छ मिनाजी, छुट है। हस् नमस्कार। मिना हुनुहुन्थ्यो यति बेला खुराकबाट आउनु भएको थियो र अर्को साथी पनि आइसक्नु भएको छ अरे राजको सङ्केत छ उहाँलाई ढिला नगरिकन स्वागत गरिहाल्छु हेलो हेलो कोही साथी हुनुहुन्थ्यो फोन सम्पर्कमा तर उहाँ गइसक्नु भएको छ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला भन्दै गराएको थिएँ कार्यक्रमको समय सकिसक्यो भन्नुभएको छ राज्यले अब चाहिँ कार्यक्रमबाट छुटिनुभएको छ तिनजेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले सुनिदिनुभयो साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने आउन प्रयास गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु आज कार्यक्रममा आउनु भएको थियो काठमाडौँबाट सरोज त्यस्तै गरी कुराकबाट सरिता कुराकबाट हुनुहुन्थ्यो बाटुली काँक्राबाट रिमलाल हुनुहुन्थ्यो बकुलरबाट प्रज्वल र कुराकबाट मिना आउनु भएको थियो तपाईँहरूलाई पुनः एकपटक धन्यवाद दिन्छु र तिनजेलसम्म मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुर्याउनको लागि हर तरहले सहयोग गर्नुहुने प्राविधिक मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार शुभ सन्ध्या तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात खुट्टा फुट्ने कुष्ठरोग शरीर र हात खुट्टामा धेरै पसिना आउने नौको समस्या स्वर